खेल भयो, दुई दिनको खेल भयो, छोड्दैन भन्थे नि छायाले, भन्थे नि छायाले, कस्तो खेल खेलायो मायाले, गयो मेरो दिलमा तिम्रे तिरानी, जति कष्ट परे नि मैसौला, तिमी बन्नु सानो सधैँ भागे I'm not afraid.